www.attableek.com, The Reviver of Iman. أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين صدق الله قرآن الكريم في سائق محمد تعالی شاہ نے تین باتوں کا ذکر فرمایا، ایک ایمان کا، دوسرے تقوی کا، اور تیسری چیز صادقین کی اور نیکوں کی صحبت کا. ایمان کے وسیلے سے خطاب کیا اور ندا دی، آواز دی گیا، انہیں مخاطب بنایا. ایمان نام ہے اس نور کا جو غیب سے مومن کے قلب پر واقع ہوتا ہے. نور یطلق علی قلب المؤمن والغیب، عالم غیب سے ایک نور ہے جو مومن کے دل میں ڈالا جاتا ہے. اور جب اس نور کی آمد کا اور آنے کا تعلق عالم غیب سے ہے تو معلوم ہوا کہ ایمان کی دولت محض اس کا فرض ہے، اس کی عنایت. اگر ہم تعالیٰ کا کرم دستگیری نہ کرے تو آدمی سارے اسباب ہونے کے باوجود ایمان سے محروم رہتا ہے. جب یہ کریم صلی اللہ علیہ وسلم کے دور میں موجودات ظاہر ہو رہے تھے، قرآن کریم کی آیات نازل ہو رہی تھی، اور خود نبی یہ کریم صلی اللہ علیہ وسلم کی ذاتی عادت سے ہزار موجودات پر مشتمل موجودات تھی، ان تمام چیزوں کو دیکھنے اور طرف برتنے اور ترجنے کے باوجود ایمان کی دولت سے محروم رہے، معروف ایمان کی توفیق بنی ہوئی ہفتہ آ رہا کرے. اور توفیق کے ایمانی کا اثر یہ ہے کہ حضرت ویس سب کو کرم کرتا تھا، جن کو نبی کریم صلی اللہ علیہ وسلم کے بارگاہ میں حاضر نصیب نہیں ہوئی، مگر اتنا قوی ایمان ہم تعالیٰ لتا فرمائیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے انہیں مستجابی دعوات قرار دیا. حتیٰ کہ روایتوں میں ہیں کہ بعض صحابہ جو سروسن وغیرہ ان کو یہ فرمایا کہ جب ملاقات ہو تو ان سے اپنی دعا کروائی جائے. مستقب ان کی دعاؤں کی برکت سے ہزاروں افراد جنت سے جنت میں داخل ہوں گے. تو اس شام کے شخص حتیٰ کے بعد علموں نے یہاں تک لکھا ہے کہ اخر میں جب نبی کریم صلی اللہ علیہ وسلم کے گنگا میں جائے شہید ہوا جان کے بعد، تو غربہ اس وقت ہونے سے انہوں نے اپنا ایک دانت توڑا کہ نبی اکرم صلی اللہ علیہ وسلم کا دانت تو میرا شہید ہو اور میرا دانت سلامت رہے. پھر خیال آیا کہ ممکن ہے کوئی دوسرا دانت ہو، تیسرا، چوتھا، پانچواں، بس تیس دانت اپنے رکھے ہوئے. بعد محدثین نے اپنے کرام کے اس بات میں مگر ان کے عشق اور مقام رفیع کے متعلق، بلند مقام کے متعلق کوئی گفتگو نہیں ہو سکتی، بہت بڑی بندی کے ساتھ. تو میں نے ذکر کر رہا تھا کہ ایمان ہم تعالی کی طرف سے مور ہو گیا، مندر کے تب میں چراغ روشن کر دیا گیا. اور ویسے کہ ہر مومن کے قلب پر غیر سے فتوحات بنی، اللہ تعالیٰ کی طرف سے عنایتیں ہوتی. بعض وہ قریب ہیں کہ وہ ان عنایتوں کو محسوس کرتے ہیں، فائدہ اٹھاتے ہیں، اور بعض وہ ہیں کہ وہ عنایتوں کا احساس ہی نہیں ہوتا. غیر کی طرف ہر قلب کا دروازہ کھلتا ہے. اس کی مثال ہمارے مولانا شاہ رشید اللہ صاحب رحمۃ اللہ علیہ سے دیتے تھے कि अगर किसी शख्स के मकान पर बादशाह सलामत आए तो बादशाह सलामत की आमद ये बहुत बड़ा इनाम है, उसके लिए शरफ की बात है, खुशी और फख्र की बात है। मगर मकान साफ सफाफ हो तो उसको कितने बादशाह की तरह होगा, और अगर मकान की नजाफत पड़ी, पेशाब पड़ा, पहाना पड़ा, नींदें पड़ी, गंदगी पड़ी हुई, तो वो बादशाह लाहौर का जो सफर तो सलमान के हर ताला की तरफ से हर मुसलमान के पर्व पर शुक्रवाद होती है, तबियात होती है। मगर इस पर्व से अलग अवस्था होती है, रजीले गंदगियां बदलाती की उन रजाइज की हैसियत ऐसी है जैसे नजाफत, तो वो अनुवाद तबियात जो कर्म पर आते हैं वो सच हो जाते हैं, और जो शराई मुजाहदे सच में कर्म को साफ करने के हैं तो अनुवाद और इजलास होता है, साफ होता है, और उधर से आने वाली मेहनत उसको कम होने पर होती है। तो मालूम है कि गैर की तरफ दरवाजा हर मोमिन के कर्म को खुलता है। इसीलिए उन्होंने लिखा है कि दिल की दो खिड़कियां हैं, दो विंडो दो गालियां हैं उसकी, एक से ऊपर से मुताबिक है, दिल के से मुताबिक है। अगर तकवे तकद्दस के लिहाज से मकान आदमी का बुलंद हो तो ऊपर की खिड़की खुलती है, और उधर की जानतें, उधर की मानवी कमालात, उधर की चीजें उसे नसीब होती है और इंसान सहत महसूस करता है, तरक्की होती है। और अगर उसमें तकवा और दीन नहीं है तो फिर ऊपर की खिड़की तो हो जाती है बंद, और दूसरी खिड़की खुलती है जिसकी वजह से नुकसानी हवाएं और खायशात की चीजें उस तक पहुंचती है, और कर्म तारीफ हो जाता है, अंधेरा कर्म पैदा होता है, गुरमत पैदा होती है। तो ईमान एक नूर है जो हर साल नामू की तरफ उनके पर्व में डाला जाता है, और उसका कनेक्शन नहीं है कभी भी सुधार सुनने के पर्व द्वार से भी। शेख अब्दुल अली सुबार और बुजुर्ग गुजरे हैं सारे उन्नीस है किताब नहीं कभी से ज्यादा, वो जमीनिया के जीव कॉलेज में था, मगर कैसे किए जीव के बड़े बड़े अलमा उनसे दुआएं करवाते, और कष्ट में इतना पढ़ने सही ध्यान के बस ऐसा मालूम होता था आईने से ज्यादा साठ सौ पांच पढ़ गए। तो एक आदमी से उन्होंने ये बात कही कि हर मोमिन के कर्म का कनेक्शन लगातार नबी ने कहीं की समझदार और संतम के कर्म द्वारा से जुड़ा होगा, लगा होगा। अगर वो कनेक्शन पता हो जाए, तट हो जाए, तार टूट जाए तो ईमान को सच हो जाए, वो ईमान का चिराग दिन में रोशन है, चार की मुंतकें होने और कनेक्शन पता होने से वो ईमानी चिराग गुल हो जाता है, बुझ जाता है। एक आदमी ने कहा कि मैं इसे नहीं मानता, फरमाया कि देखो इसे तस्लीम करो, कहा कि मैं इसे तस्लीम नहीं करता कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम के कर्म से कनेक्शन है, कहा हर कोई बात ऐसी हुई जिसकी वजह से उनको नागवानी हुई, गिरानी हुई, गोद हुआ। कहा कि अच्छा अगर वो तार मुंकते हो जाए तो देखें कैसे तुम्हारे ईमान बात नहीं होता है। इतना कहना था कि उस शख्स के कर्म से दिल में जो तार था नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के कर्म होकर के कनेक्शन वायरिंग की रूहानी मानेगी वो मुंकते हो गया, उसका पता होना था, कट होना था कि फौरन को फिर अख्तियार के उसमें ईमान से महरूम हो गया, वो उसका बाकी तारीफ हो गया और बाहर के कलमा के फिर उसकी दिमाग पर आने लगे। तो हर पर्व के साथ इससे इस हदीस की वजाहत भी होती है कि नबी ने कहीं सम्मान समझते हैं कि जब हर तारा जब कोई बंदा मुझ पर सलाम भेजता तो मेरी रूह मुझ पर लौटाई जाती है, रद्द करवा आने लगी और मैं उसको जवाब देता हूं। तो सवाल ये है कि नबी ने कहीं सरमा हरे सम्मत को परवार में जिंदा है हयात की, और आपकी जिंदगी और हयात बिल्कुल ऐसी समझ है जैसे हजरत मानों की रमसदार में फरमाते हैं कि एक बहुत बड़ा बल्ब हो मसलन एक लाख यूनिट का या दस लाख का, और बड़े हाल में उसकी रोशनी और उसका नूर फैल रहा है, उसकी लाइट पहुंच रही है, अब अगर कोई उस पर झंडा रखे और मटका रखे तो जाहिर है कि वो सारी थैली की रोशनी सिमट कर पल्ब में आ जाएगी। तो मनी कहीं समझवासम को हफ्ता आना है मुस्तकिल हयात का फरमाने मौत के बाद और जिंदगी में से बिल्कुल मुख्तलिफ जिंदगी। हदीस में है कि और हजरात जैसे शहजा उनको तो रिस्क दिया जाता है गपोर, और नदियों के बाद में है कि मिसरे लोग गपोर जो नमाज भी पढ़ते हैं रोजी भी दी जाती है उनको, और बतौर कराम हफ्ता आना उम्मत की किसी शख्स को नसीब फरमा दे तो कोई चार दिन की बात नहीं। खाजा नसीरुद्दीन चराग दहली रमतन बाबे को आदमी ने ख्वाब में देखा کہ وضو فرمانے سے نماز پڑھتے ہیں. اس نے پوچھا کہ حضرت آپ کو دنیا کی تشریف لے جا چکے, آپ کا تو انتقال ہو رہا ہے, دار العمل سے دار الجزا میں بدلے کی دنیا میں پہنچ گئے, وہاں پر اردو نماز کیسا؟ تو فرمایا کہ تم ٹھیک کہتے ہو, دنیا سے ہم آخرت کی طرف آ گئے, اب عمل کی دنیا نہیں, مگر ہم نے اردو اور نماز کی اتنی دلچسپی پیدا کر لی تھی دنیا میں کہ یہاں اللہ سے ہم نے دعا کی کہ پرور بغیر عالم یہ نماز کی دنیا نہیں مگر لذت ہی کے لیے اور مزے ہی کے لیے آپ ہمیں سمجھ کی توقع پتا کروا دی ہوئی, اس لیے ہم کرتے ہیں نماز پڑھتے ہیں تو ہمارے لوگ کو نقصان دہ بول رہے ہیں. یہ حضرت صاحب کے بنانی رحمت اللہ علیہ جو حضرت الگ کے تلا نظام ہیں ان کے قبر میں بادوں میں فدرست کرتے ہوئے دیکھا کہ تھوڑے ہم نماز پڑھ رہے ہیں. لوگوں کو بڑا تعجب ہوا, سب سے نجات ان کی بیوی سے پوچھا, اس نے کہا کہ 30 سال سے عشاء کی اردو سے صبح کی نماز پڑھی ہے اور صبح یہ دعا فرماتے تھے کہ اے اللہ اگر کسی شخص کو قبروں میں نماز کی اجازت ہو تو آپ مجھے عطا فرمائیے, اللہ نے ان کی دعا قبول فرمائی. مولانا اعزاز علی صاحب ہم کو دارے جانب دو دن کے جنگ سے حدیث سے بڑا سبق تھا, حدیث کی کتابوں میں خاص طور سے اپنے دارو شریف سے بڑی دلچسپی تھی. فرمائیں کہ جنت میں ہم تعالیٰ پوچھیں گے کہ اے اعزاز علی تم کیا چاہتے ہو؟ تمہیں عرض کروں گا کہ کچھ طلبا ہو ابو دارو دارو شریف کو حدیث کی کتاب دوں گے بڑا کر. حاجی اعزاز اللہ رحمت اللہ علیہ کے بارے میں فرمائیں کہ ہم تعالیٰ اگر مجھ سے یہ پوچھیں گے کہ اعزاز اللہ کیا چاہتے ہو تو میں کہوں گا کہ مقصور چاہیے نہ قصور چاہیے, یعنی محلدار کے وہاں کے ہاؤس اور بلڈنگ اور محنت نہیں چاہیے, ہوٹل نہیں چاہیے, نہ ہوٹ چاہیے نہ قصور چاہیے, ہر شب کے بچے مسلے کی جگہ آتا فرما دیا کہ میں نمازی پڑھتا ہوں. اور اس میں کوئی شبہ نہیں کہ سورہ کوثر میں اب تعالیٰ شاموں نے جہاں کوثر کا تذکرہ کیا اس کے ساتھ فخر کا ذکر کیا ہے, اور کوثر کی جتنی لذتیں مانتی ہیں نماز میں ساری مناسبتیں ثابت کی ہیں, مگر انگلی مضامین سے مجھے پریشانی ہوتی ہے, لوگوں کو تشویش ہوتی, اس لیے میں اسے حضرت کرتا ہوں. میں صرف یہ ذکر کرنا چاہ رہا تھا کہ قلب اکثر میں روح سے کٹ کر آنی بنی ہے زمین سے زندگی, تو حیات بھی تھی, نماز بھی تھی, اور روز آپ کے لیے رسک بھی ساری تھی نبی علیہ السلام. تو حضور صلی اللہ علیہ وسلم فرماتے ہیں کہ جو شخص مجھ پر سلام بھیجتا ہے میری روح ہفتہ آنا لوٹا جائے. تو سوال یہ پیدا ہوتا ہے کہ کیا آپ بے روح ہیں, آپ میں زندگی نہیں ہے؟ اس کا روایت یہ کہ آپ حقیقت حق تعالیٰ کی تجلیات میں مستغرق رہتے ہیں, اللہ کی تجلیات میں گم رہتے ہیں, انوار میں گم رہتے ہیں اس طرح, اور جواب کے لیے توجہ کرنے کو آپ نے تعبیر فرمایا اس بات سے کہ اللہ تعالیٰ میری دور بتاتے ہیں. تو مطلب یہ نہیں کہ آپ کو قبر مبارک میں زندگی نصیب نہیں ہے, یہ تو زندہ آپ ہیں, جس کا شوہر زندہ ہے اس کی بیوی کی شادی بیاری نہیں ہے, جبھی یہ کمی سمجھا آسن حیات ہے, اس لیے آپ کے ازواج سے کسی کے لیے نکاح کی گنجائش نہیں ہے. جو آدمی زندہ ہے اس کے مال میں وراثت کا سوال نہیں, اور آپ صلی اللہ علیہ وسلم حیات ہے تو آپ کے مال میں وراثت کا بھی سوال پیدا نہیں ہوتا ہے, نہ بیویوں سے شادی کا مسئلہ, نہ مال میں وراثت کی صورت, اس لیے کہ زندگی اس میں کبھی اللہ نے عطا فرمائی. تو ادھر سے ادھر دھیان کر لیں, اس عالم سے تجلیات سے متوجہ ہونے کے بعد کی طرف توجہ کرنے کو آپ نے فرمایا کہ اس پر اللہ کا دل ہوتا ہے. اب سوال یہ پیدا ہوتا ہے کہ ساری دنیا میں کائنات میں کوئی وقت ایسا نہیں ہے کہ کوئی نہ کوئی صلاۃ و سلام میں مشغول نہ ہوتا ہو, کوئی مشرق میں مغرب میں, اس وقت آپ اندازہ لگائیں پوری دنیا میں کوئی نہ کوئی حضور صلی اللہ علیہ وسلم پر ضرور سلام بھیج رہا ہوگا. تو کوئی گھڑی اور کوئی ٹائم میں ملے تو ایسا نہیں ہے جس میں کوئی نہ کوئی سلام میں بھیجتا ہو. تو ظاہر ہے کہ اس کا مطلب یہ ہوگا کہ پورے طور پر ہر وقت آپ لوگوں کی طرف متوجہ ہوں, یہ ایک بڑا سوال ہے, اور اس کا جواب آب حیات میں حضرت نامے کی رحمت اللہ علیہ کتاب کی شکل میں دیا ہے, اور وہ اتنی مشکل کتاب ہے تو اردو میں اتنی مشکل کتاب ہے, اتنی مشکل کتاب ہے کہ شیخ الاسلام پاکستان علامہ شبیر احمد صاحب اسلامی رحمت اللہ علیہ فرماتے تھے کہ 17 دفعہ میں نے اس کا مطالعہ کیا, اب بھی بڑا مقامات میں سمجھ میں نہیں آیا. تو کتاب ہے اردو کی اور 17 دفعہ مطالعہ کیا, اور شخص ہے جس کے علموں کی دھوم تھی دنیا میں, علامہ شبیر احمد عثمانی کے شاعرے ہیں مسلم شریف کے, اور ان کا حاشیہ قرآن کریم میں بہت بڑے درجے کا آئے تھے, اور میں 17 دفعہ میں نے اس کو جو ہے بے سال مطالعہ کیا اس کا, مگر 70 بار مقامات سمجھ میں نہیں آئے. تو بھائی ہندو بات نکل آئی ताकि मैंने अपना भेजी हुई सुना और उनके बारे में सुना कि पैगंबर के समय में कुत ऐसी अता फरमाई है कि वो जवाबात की तरफ भी मुतवजे हुए और हजरत हक में भी मुस्तवर है, दोनों तरफ तवज्जो। जैसे हर से मोहम्मद से हुकूक ये दिए हैं कि नूर का तानवे है के साथ भी और दाल के साथ भी, हर से मुशद बीच में लग रहा है पहला वाला दूसरे वाला उससे मुतवजे मोहम्मद। तो वो है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम मखलूक में भी है और सारे से भी वापस करी है, जवाब के लिए मुतवजे भी है, वो भी कुवत से उदल गए तानवे बल्कि चांद शहीद रहमतुल्लाह अलैह बुजुर्ग से गुजरे हैं और बड़े दर्जे के शख्स थे। उनके हालात में लिखा है कि बड़े साहब कष्ट थे होगी और उनमें कसम के शख्स वे इस बात के कारण थे कि इंसान हजरत हक की तरफ ध्यान के बाद में इतनी बड़ी रिस्पत कर ले कि कोई हाल जो है उसको खत्म न करे, हर वक्त ध्यान जाए। मैंने अपने हकी इंसान रहीम से उसकी मिसाल सुनी फरमाया कि आप ये तस्वीर करो कि ट्रेन में आपको सफर करना हो, सब तकरीबन हिंदुस्तानी पाकिस्तानी है ज्यादा, तो हिंदुस्तान के ट्रेन में मसल सफर करना है तो ट्रेन बड़ी फास्ट गाड़ी है उसको भी देर ठहरने वाली और साथ में उसके पुस्तकों के आर्मी है बच्चे उसके बच्चों की फौज सफर बहुत उसके साथ है, तो सामान भी है छोटे बच्चे भी हैं पकड़ आप अगर और उसके साथ ट्रेन बहुत थोड़ी देर ठहरने वाली और हुजूम की कैसी है भीड़ और इज्तिहाम रश। तो उसका हासिल किसान का हासिल ये है कि जाहिर दो तीन मिनट ट्रेन ठहरने वाली हो तो गले देखना, सामान चढ़ाना, बच्चों को चढ़ाना, खुद चढ़ना, वक्त पूरा जो है खत्म न हो जाए ट्रेन में चल दे, ऐसे वक्त में आदमी को कितनी तशवीश होती किसी ने सफर किया ऐसे हालत में तो अंदाजा हुआ। पर मैं इस हाल में भी मन का याददाश्त इतना पड़ी हो तो उधर से गफलत न होने पाए, उधर ही ध्यान होना चाहिए। या बात बुजुर्गों ने मिसाल दी कि जैसे दाल में दर्द हो किसी के तो कैफियत यह होती है कि वह सारे काम करता है मगर ध्यान उधर ही लगा हुआ रखता है, या किसी माँ का छोटा समाप्त जरूर मिलना उसका छीन लिया जाए उससे तो वह सारे काम करेगी मगर ध्यान उधर ही जमा हुआ। तो जब अहमदा के बाद में यह हालत है तो नबी ने कहीं से मुझे मंगल की रूह का आपके मंगलवार का तो कुछ नहीं क्या है, तो मालूम नहीं हो रहा ये मजानी की सुबह में मैं जिक्र करना चाह रहा था कि हर मोमिन के कल्ब से अल्लाह का खास ताल्लुक है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम तो ऊपर की खिड़की खुलती है तो फुतूहात होती है और निचली खिड़की खुल जाती है तो सूरत में सामान्य और गफलत की चीजें बदल जाती है। तो ईमान दर हकीम का एक नूर का नाम है मुला यारी लिखते हैं सभी निष्कार में कि नूर नूर लफ्त ये पानी मोमिन मिलल गैस कि गैस से एक नूर है जो मोमिन उनके कल्ब में डाल दिया जाता है और जाहिर बात है कि जब वो नूर की एक शक्ल है और गैस से डाला जाता है तो आदमी ईमान को फख्र नहीं कर सकता बल्कि जितना शुक्र अदा करे कम है, इसलिए कि मुस्तकिल नेमत है ईमान। हमारे अकीम साहब और बातें थे मारिफत की बात है फरमाया कि अल्लाह के शान होंगे इससे पहले मजबूत सुन लो तो एक बुजुर्ग थे फरमान करते थे कि रब्बुल आलमीन के यहां जब हम जाएंगे तो हमें यकीन है कि आजाद नहीं होगा। कैसे कहा वो इस तरीके से कि अल्लाह ताला ने अपनी शरीयत में इसका हुक्म दिया है कि मन कान बैठा कि जो अल्लाह पर योम आखिर पर ईमान रखता है उसे चाहिए कि अपने मेहमान का इकराम करे। तो जब हक तारा हमें लेने के लिए भेजेंगे तो हमारी हैसियत मेहमान की होगी और मेहमान के इकराम को हुक्म अल्लाह तारा ने बंदों को दिया है तो अल्लाह पर सवाल नहीं करना। ये भारत नाजरा हुई है भारत मोहब्बत की बात है इरफान की बात बड़े दर्जे के लोगों उनके मुंह पर ऐसा जुम्मा जारी हो गया। तो हमारे हकीम साहब मरूम फरमाते थे कि हम लोग इंतहाई कमजोर हैं आजिज हैं, हमसे हमारी मादी चीजों की हिफाजत नहीं होती, कपड़ा गुम हो गया, चीजें गुम हो गई, फलाशय करी गई, तो इंतहाई कमजोर गरीब हैं, हमसे हमारी मादी चीजों की हिफाजत नहीं होती, तो ईमान बहुत बड़ी दौलत है उसकी हिफाजत बना कैसे हो। तो हक तारा शाह ने अपने शरीयत में अमानत की हिफाजत का हुक्म दिया और ख्याल से मना किया, अमानत का हुक्म दिया तो हमने तो अपना ईमान हक तारा के पास अमानत रख दिया कि अल्लाह आपके दरबार में और आपसे तो हम अपना ईमान सौंपते हैं अमानत आपके पास, आप इसकी हिफाजत फरमाए मौत तक मौत के वक्त और उसके बाद और अल्लाह की शान की मौत आई हुई इसी शान की कि इंतकाल से पहले फरमाया कि मुझे फिक्र कर दिया जाए, पर उनका ऐसा था तो फिर मेरी तरफ मुतवजे किया गया। उसके बाद सूर से कदर रहे तो कोई समझा तो डरा है किसी सूर के लिए किसी चीज के लिए कह रहे हैं, तो कलम मांगा उसके बाद लिख कर दिया तो सूर्य यासीन को। अब मौत के वक्त इतना होश मामूल बात नहीं है, तो तुमने की तरफ मुतवजे करने का हुक्म दिया, कलम से लिखा कि सूर्य यासीन को, और शहादत की ओर भी तीन दफा उठाए कलमा पढ़ते हुए दुनिया से रुखसत हो गए। तो ये शायद इसी अमानत का असर था। तो बारह मेरे कहने का मंशा है कि ईमान एक बहुत बड़ी दौलत, बहुत बड़ी नहमत। इस हालत में अगर आदमी को ईमान मिल जाए तो उससे बढ़कर कोई शर्त की बात नहीं, कोई खूबी की बात नहीं। दूसरी एक बात ये भी है जिसका जिक्र मैं कल कर रहा था और रह गई कि आदमी अगर किसी दुकान पर पहुंचता है, दुकान पर पहुंचने के बाद मालिक की दुकान से मामला किए बगैर, बात किए बगैर, उसको राजी किए बगैर वो दुकान की चीजों पर हाथ डाल दे, जाहिर बात है कि चोर मुजरिम समझ जाए। तो चीजें घर लेकर आता है तब भी इत्मीनान में इस्तेमाल करता है, तब भी इत्मीनान सुकून नहीं होते। और एक आदमी जो है कि दुकान से मामूली चीज खरीदता है, मतलब दुकानदार से बात कर लेता है, मामला और दाम तय करता है, उसको देता है, उससे चीज लेता है, ये एक उसूल बात है। तो मैं जिक्र कर रहा था तभी जिंदगी मिसाल की वजाहत रह गई कि हम प्राण दुनिया की दुकान लगा दी है और सजा दी है, और इससे फायदा उठाने वाले दो किस्म के इंसान। काफिर की पोजिशन तो ऐसी है कि साहब दुकान हक ताला से मामला ठीक किए बगैर, उसको राजी किए बगैर अल्लाह की दुकान से फायदा उठा रहा है कि सूरज की रोशनी से, चांद की रोशनी से, बादलों की बारिश से, चलने वाली हवाओं से, उगने वाली गजाओं से, वो हर चीज से फायदा उठा रहा है। मगर जिसने दुकान लगाए सजाए उससे कोई मामला उसने नहीं किया है, बल्कि उसको नाराज करके चीजें इस्तेमाल कर रहा है। तो दुनिया में तो ऐसा होता है कि मुजरिम फरार हो जाता है, पकड़ में नहीं आता, छूट जाता है, कोई कंट्री मुल्क चेंज कर देता है। तो जहां तो हक तारा का इल्म मुहीत है, उसकी कुदरत मुहीत है, जाहिर वाले से जिसका इल्म कुदरत नहीं है उससे निकल कर चल सकेगा। तो काफिर खुदा की दुकान से फायदा उठाता है दुनिया से और बगैर उसको राजी की। और मोमिन का मसला ये कि वो भी दुनिया की चीजें इस्तेमाल करता है, उसके लगाएगी दुकान, मगर उससे मामला सही कर देता है। उससे मामला सही करना ये है कि शरई निजाम के तहत चीजों का इस्तेमाल है, कि फना शह जाएगी, फना का खाना हलाल, फना का मकरूह, फना का हराम, तो वो साहब दुकान से बड़ा मामला सही करके चीजें इस्तेमाल कर। और मामला सही करने के बाद फिर सवाल नहीं पैदा होता पकड़ भी नहीं सका। तो जिसने हुजूर शरीयत की रियायत की है मसाइल के अहकाम की, ऐसा आदमी बड़ा दुकानदार से साहब दुकान से मामला ठीक कर रहा है। तो मैं जिक्र कर रहा था कि ईमान अल्लाह की तरफ से दिया हुआ इनाम है और बहुत बड़ा इनाम है। फिर अजीब बात यह है कि जैसे इमारत होती है, इमारत का फाउंडेशन दिखाई नहीं देता, उसका संग बुनियाद दिखाई नहीं देता, और ऊपर दीवारें हैं, विंडो है, दरवाजे हैं, गेट हैं, ये है वो सारी चीजें नजर आती हैं। तो असल फाउंडेशन तमाम पापों का, नीतियों का वो ईमान है, और वो कर्म की जमीन में छुपा हुआ वो किसी को दिखलाई नहीं देता। हाँ, आमाल की इमारत वो नजर आती है कि नमाज पढ़ रहा है, तिलावत कर रहा है, तस्बीह कर रहा है, रोजा रखता है, जिहाद करता है, फला काम कर रहा है, तो सारे आमाल तो उसी पर काम है। बुनियादी रखा की चीज दरहकीकत ईमान है, और दर बदार इसी बुनियाद पर, जैसे दरख्त की जड़ अंदर छुपी हुई है और शाखें बाहर से निकलनी है। अगर कोई शाख अगर आप काट दें तो ये तो कहा जाएगा कि दरख्त नाकिस हो गया, मगर दरख्त खत्म होगा ये नहीं कहा जा सकता। बतौर जमा जब हकी और स्नान और चुना लेंगे, अगर आप रुमाल धोते हैं अपना, अपनी गंदगी फराब आप धोने के लिए लेते हैं न्यूज तीन, तो आप धोबी का काम कर रहे हैं, मगर लोग आपको धोबी नहीं करेंगे। अगर कोई आपसे कहें ये धोबी यहां तो आपकी गिरानी हो जाएगी, नागुरानी होगी। तो आप अपने रुमाल धोएं, गंदगी धोएं, टोपी धोएं, इस धोने से आप धोबी का काम कर रहे हैं मगर धोबी नहीं हो। हाँ, एक शक्ल है कि वही काम आप अख्तियार करने से आप धोबी कहलाएंगे। ठीक इसी तरीके से किसी मुसलमान से अगर गुनाह हो जाए तो ये गुनाह का काम काफिर का काम है, काफिर नहीं कहलाएगा, इसलिए कि उसने कुफ्र भी जोर पैदा किया है। बाकी ये कि काफिर हकी कदम है, इसको आप एक मिसाल से समझ लें। वो जो है कि जितनी नेकियां हैं उन तमाम की बुनियाद ईमान है, वह नेकियों तो डालियां हैं, शाखें हैं, और ईमान जोर की तरह से, और जितने गुनाह हैं وہ تمام کے تمام درختوں پر ڈالیاں ہیں اس کی جڑ ٹوٹ رہے ہیں. تو میرے دو جھاڑ درختوں میں ایک ایمان کا درخت ہے, ایک کفر کا ہے. ایمان کے درخت کی جڑ ایمان ہے اور باہر اعمال کی شاخیں ہیں. کفر کے درخت کی جڑ کفر ہے اور باہر اس کے جتنے ڈالیاں اور گناہوں کی شکل میں ہیں. اب دار و مدار و بنیاد حکم کی وہ درختوں پر جڑ پر ہے, باہر کی چیزوں پر نہیں. لہذا اندر ایمان کی جڑ اگر باقی ہے تو ساری شاخیں کر جائے تب بھی ایمان باقی, سارے اعمال چھوڑ دے لیکن ایمان ہے جو اس پر باقی رہ سکتا ہے. یہ الگ بات ہے کہ ایمان کمزور ہو جائے, کیونکہ جڑ کا اوپر آنا, یہ شاخوں کا اور ڈالیوں کا اوپر آنا وہ جڑ ہی کا تقاضا ہے. اعمال کا خارج ہونا ایمان ہی کا تقاضا ہے. اور ٹھیک اسی طریقے سے اگر آپ درخت کے تنے کو اور پھل کو کاٹ دیں, پھر وہ پھل نکالے پھر کاٹ دیں, پھر وہ اڑنا چاہے پھر کاٹ دیں, تو وہ جڑ اندر کمزور ہو جائے گی. اس کو قوت ملتی ہے باہر پھیلاؤ کی وجہ سے اور شاخوں کے بڑھنے کی وجہ سے. اسی لیے شاہ عبداللہ شاہ رحمۃ اللہ علیہ نے لکھا ہے کہ درخت تو آپ دیکھیں گے کہ جتنا اندر بڑھتا اور پھیلتا ہے جڑ اندر پھیلتی ہے. اسی لیے بڑ کے درخت کو شاید اسی لیے بڑ کا درخت کہتے ہیں تو بڑھتا ہی رہتا ہے. اور اس کے ساتھ عجیب بات ہے کہ اس کے اوپر کی باڈی جب پلاس پھیلنا شروع ہوگی تو جڑیں سوچتی ہے کہ اتنا بڑا جسم ہے, ذمہ داری رکھتا ہے, اس کی رضا کے لیے مجھے آگے بڑھنے کی ضرورت ہے. تو وہ جڑیں اگر حقیقت زمین میں آگے بڑھتے تاکہ پانی کی اجزاء اور دوسرے مطابق دوسری چیزیں حاصل کریں تاکہ پوری باڈی کو پہنچ سکے. تو میں تو کہا کرتا ہوں کہ جو جوان باہر کے خطوں اور بنیادوں کا انتظار کرتے ہیں ان سے بھی درخت کی ضرور بہتر ہے کہ وہ خود اپنے طور پر کوشش کر کے زمین میں بڑھتی ہے کہ اپنے کھانے جو ہے باہر کی گولی کی کفالت کرے اس کو سنبھالے. تو ایک قدرت کا عجیب و غریب کے دام یا یہ مثال نہ سمجھے آپ کی دوسری مثال یاد آ رہی ہے رحمۃ اللہ علیہ فرمایا آپ کے پاس سونے کا ایک بڑا گولڈن اور اس گلے کو لے کر آپ سونے کے پاس پہنچے اور آپ یہ معلوم کرنا چاہتے ہیں کہ اس کو دیکھو یہ رکس ہے اس میں گڑبڑی ہے یا پیور گولڈن ہے خالی سونا ہے. اب وہ آپ کے پاس سے دیتا ہے اور ایک تار لینے کے بعد اس کو نتیجہ کر دیتا ہے ایک دو تین چار پانچ اور بعد میں کہتا ہے کہ آپ کا گولڈن صحیح 10 کروڑ اس کی قیمت. سورج حکیم اسلام رحمۃ اللہ علیہ فرماتے تھے کہ وہ جو 10 کروڑ قیمت بتائی گئی ہے وہ ان نکیلوں کی ہے کہ جو لائن لگائے گی اس نے اس کو برابر کرے گا. وہ تو نشانی اور علامت ہے اس بات کی جس سے اس کو پتا چلا ہے کہ یہ گولڈن پیور ہے, حقیقت پیور گولڈن کی ہے. تو یہ جتنے ایمان ہے جس سے ایمان کی حقیقت راشدات ہوگی اور کھلے گی تو جنت اور حقیقت ایمان کی بنیاد سے ملنے والی ایمان جو ہے وہ جنت کی جنت جو ہے وہ قیمت نہیں ہے. ایمان ایمان جو ہے اس سے درجات تو ضرور ہوں گے ہمارے کل دن درجات ملنے والے لوگ, مگر داخلہ بغیر ایمان کے لیے ہو سکتا جب تک کہ وہ پیور اور خالص نہ ہو. اسی لیے مناسبین کی زبان پر الفاظ ایمان کے آئے ہیں اور قیامت میں انہیں محسوس ہوگا اس کے نتیجے میں ذرا کمزور. تو مومنین سے یہ کہیں گے کہ تم ذرا ٹھہر جاؤ مقصد اس نور تم ہم تمہارا دور پیش کر دیں ٹکٹ کر دیں لے لیں. تو وہ کہیں گے ایک جوڑ بڑا خر تو محسوس ہو رہا جاؤ دنیا میں وہاں جا کے نور ڈھونڈو تو گھر یا بین ہم محسوس نہ ہوگا. ایک پارٹیشن اور دیوار کر دی جائے گی ہر ایک بیچ میں بات انہیں رکھیں گے رحمان کی ادھر تو رحمتیں ہی رحمتیں ہیں اور اس طرف آزاد کی صدر ہے. ایک بہور کا واقعہ حافظ ابن جوزی نے لکھا ہے کہ تن لینے میں رہتا تھا دولت مند تھا. ایک مرتبہ وہ اپنے گھر کے اگلے حصے میں کچھ کھا رہا تھا اچھی اچھی چیزیں. کچھ لوگ آئے بچے آئے تھے تو لوگ آئے مانگنے کے لیے تو اس نے دروازہ بند کر دیا اور دروازہ بند کر کے کھاتے ہوئے کہنے لگا کہ باقی بھی وہ چیز رہنا ظاہر ہے مقدمے لگا کہ دیوار کی اس طرح تو رہنا تو مزید ہے اس طرح البتہ محبوبی والا بہت کسی طرح لوگ نے زندگی قسم کی دنیا میں گزرے. تو بہرحال حاصل گفتگو اور کلام یہ ملا کہ اصل ہے ایمان ہے امان اس کی شاخیں ہیں. تو حق تعالیٰ نے ایمان کے طرف سے خطاب کر کے مومنین کو بہت بڑے شرط سے نوازا. اس کو آپ ایسے سمجھ لو جیسے ایک آدمی ہے بادشاہ ہے, بادشاہ زیادہ ہے. اب اس کو کوئی یہ کہے کہ اے شہزادے, تو اے شہزادے کا لفظ کہنا اس کے لیے بڑے فخر کی بات. البتہ کوئی اس کو کہہ دے کہ اے شما اے بھنگی اے دھندے اے ناراض رہنے پریشانی ہوگی. جیسے ہمارے استاد تھے بہت بدمزاج, ان سے تعلیم و شکایت کی حضرت فلاں طالبین میں مجھے ناراض کہتا ہے. ذرا وہ سننا, فلاں طالبین میں مجھے ناراض کہتا ہے. तो रोज दिखा के अच्छा कौन तुमको लाया कैसा, हमको तो लाया कैसे भी शर्म आती है, तुमको लाया कौन बेटा, हमको तो लाया कैसे भी शर्म आती है। वैसे होगा मेरे खान साहब से पूछा किसी ने कि तीजे का खाना खाने कैसा है, तीजे आता है धुआं धुआं होता है, बड़ी इनायत थी कि पेट पर तुरंत गया और सब बहुत जो उन्होंने शाखा लगा ली थी, पफे लगा ली थी। तो खान साहब से पूछा किसी ने कि तीजा खाना कैसा है, उन्होंने कहा कि न खाओ तो अच्छा है, खाओ तो बेहतर है, न खाया तो अच्छा है और खाया तो बेहतर है। तो चीजें तो याद आया अगर खान रमतुल्ला कानपुर में थे तो बाद लोग मदरसे में तला बड़ा को चीजें भी ले जाते खाने के लिए, अगर इतने बड़ा फरमा था कहा कि चीजें का निजाम भी चिंता मदारिस में तलबा चीजें के लिए नहीं आते, नतीजे भी नहीं आते, नतीज नतीजा बरामद रकावे जहाने की बहुत बड़ी नियामत थी। तो जहाँ गुस्तु को कहा चीजिए कि किसी शहजादे को बादशाह को बादशाह कैसे और शहजादा कैसे मिलता है, तो बड़े शर्म की बात। तो अकबर हाकिमी अगर ये कहें कि अरे वो लोगों को ईमान लाए, बात हुआ कि अल्लाह ने उनके ईमान को तस्लीम कर रहे हैं, अल्लाह ने उनके ईमान को मान रहे हैं, और किसी शय को तस्लीम कर लेना उसके बर्जे को बहुत बड़ी बात है। अब हिन्दुस्तान का पाकिस्तान का मसला है, सरदार जी बहुत ऊंचे नीचे होते हैं, कनाडा ने तस्लीम कर लिया, बाद मुल्कों ने तस्लीम किया, मगर खुद इंडियन गवर्नमेंट उसे तस्लीम नहीं करती, तो किसी इसकी हैसियत को तस्लीम कर लेना मान लेना बड़ी बात है। तो हक ताला शाह जब ये फरमाए कि या अय्युहल लज़ीना आमनू, इससे मालूम होता है कि अल्लाह रब्बुल आलमीन की नजर में उनका ईमान मुतबर चाहे जिस दर्जे का है, तो उम्मीद कायम रखनी चाहिए कि जिसके यहां ईमान की दौलत दी, और ईमान के साथ हर शर्त यह है कि ईमान के बाद में शर्म भी अता फरमा, अरे लोगों को ईमान लाए। हालांकि ईमान के बाद में अभी हमने जिक्र किया है कि अल्लाह ताला की तरफ से मूल है जो मोमिन के कर्जों पर डाला जाता है, और वहां के आकार रहमानी उसकी इनायत सिर्फ उसकी मेहरबानी फकत और खाली उसकी मेहरबानी जिसे मानने जाते हैं वो उसकी इनायत है। और फरमान हम ताला के अरे लोगों को ईमान लाए, किया तो काम हम ताला ने अपने फर्ज से और नस्बत कर दी उनकी तरफ से बहुत बड़ी बात। यह ऐसा ही जैसे शराब तहूर के बाद में फरमाया गया और सपा और तुम शराब तहूर, तीन किस्म का जिक्र है तुम्हारे बनी, एक तो फरमाया इज्जत अबराल और श्रमण उनका संतान लेकर बढ़ाता हुआ कि साहिबीन नेक लोग शराब पिएंगे ऐसे प्याले से पिएंगे जिसमें मिलोनी होगी काफी विदाशन राज मिलावटी मिलाए, आगे तरह की यहां से फरमाया पिएगी, यहां से फरमाया निष्पा रसूलियात आसन का निगाह जहाज बनने मिला, पिलाया जाएगा उनको और पिलाया जाएगा क्या ऐसी शराब की जिसके अंदर निगमित सौंप की होगी, दुनिया में आपके अंदर मेहमान आ जाए तो आप पूछते हो उससे कभी ठंडा पियोगे या गर्म, ये फरमाने का है कि अभी वही बात नहीं होगा, अगर आप ठंडा पियेंगे गर्म थोड़े चालाक से इनको पहले दिन ठंडा पियेंगे थोड़ी देर बाद गर्म पियेंगे। तो जो किस्म की ड्रिंक है दुनिया में कुंडली तौर पर या तो वो कोल्ड है बारिश है या वो तो हार है गर्मी उसके अंदर पाई जाती है, तो दोनों शराबों का तस्करा फरमाने के बाद अखीर में फरमाया वह सपा और उन शराबों का हो रहा कि उनका रब उन्हें शराबों का रूप दिलाए, ये शराब तहूर का कौन शाहीन देहंगी रमतुल्ला ने फरमाते हैं कि जैसे दुनिया में लोग मटके में केवड़ा डालते हैं अर्थ गुलाब डालते हैं, तो जो अगर साहिबीन है वो उसको इस तरह इस्तेमाल करेंगे कि अपने आप सुराई होगी मटका होगा उसमें शराब तहूर मिलाई जाए, और जो मुकर्रबी में बड़े दर्जे के लोग वो तो उसी को पीएंगे खाली थी, वो साधकों में साधकों मिलाए तो मुकर्रब हो, जो बड़ा सब डिवीजन आना चाहिए कि लोग उनको वो चीज नसीब होगी। तो परमात्मा अब सारा कि उनका रब पिलाएगा अपनी तरफ उनका फरमाए शराब कहूर, और फिर फरमाए इन हाजा काम रकम देगा ये तुम्हारे लिए बदला है, तो कारण सा ये तो मशकूरा तुम्हारी मेहनत जो है उसकी कदम की गई, मशकूरा का मतलब है कि आपने जो मेहनत की ईमान के बाद में रामान के बाद में उसकी कदम की, तो अल्लाह ने हमें अपने फल में फिर ईमान नसीब फरमाया है, मगर हौसला अफजाए के लिए फरमा रहे हैं कि तुमने जो ईमान अमल अख्तियार किया सही की उस सही की कदम रही हमारे यहां की जा रही, ये तो ऐसा ही है जैसे बच्चा है वो दस मन का मटका उठाना चाहता है और हाथ लगाया बड़े बाप ने बाप में हाथ लगा दिया उठा दिया, तो बच्चे की बस की बात नहीं थी, मगर ये हाथ लगाने की वजह से जो है वो उठ पाया है, तो बच्चे को खुश करने के लिए बाप ये कहें कि तुम नहीं उठाया, या कलम पकड़ लिया और उसके साथ वो दिखता है बच्चा, और असल जो जाने वाली बात है वो कातिब की है या बाप की, اب بہترین کتاب ہے تو عمدہ قسم کے حروف اس کو اس پر آ رہے ہیں تو بعد میں باپ یہ کہتا ہے کہ یہ بڑا اچھا لکھا. تو ٹھیک اسی طریقے سے ایمان کے دینے والی بات تو حق تعالیٰ ہے, وہ نصیب نے فرمایا تو ظاہر بات ہے کہ انسان مومن کے سبق کے آپ نے لکھا ہوگا اس کی توفیق میں سے ایک دفعہ سنبھالنا نہیں پڑ سکتا. ہم نے دیکھے ہیں ایسے لوگ تو مسجد کے قریب ہیں, صحت اچھی ہے بالکل, مستنگے بالکل تگڑے, یہ بات کرو تو سمجھتا ہوں 3 نمبر کا نہیں ہوا ہے, اور اس کے ساتھ سوچا نہیں. ہاں یہ میرے جو مشہوریت مصروفیت کی سطح ہے تو صحت بھی اچھی ہے, فرصت بھی ہے, مکان قریب بھی ہے, ساری سہولتیں نہیں آتے وہاں تو ٹھیک نہیں ہے. اور ایسے جو ہوتے ہیں کہ جو بورے ہیں اور سب کپاتے ہیں مسجد میں آتے ہیں, یہ بھی شکل ہے, تو اس کی توفیق کی بات ہے, وہ جس کو نواز ہے جس پر اس کی عنایت ہو جائے. تو ایمان کے سلسلے میں کہنے کا حاصل یہ ہے کہ حق تعالیٰ حوصلہ افزائی کے طور پر یہ بات فرمائے. اسی لیے قیامت میں جتنے میزان قائم ہوئے ان میں کافر کا کھاتا ہی نہ تھا بالکل, کیونکہ وہ تو باغی سمجھا جاتا ہے, اور جب وہ باغ میں تو سورج کے اندر فلاح وقت بنانا قیامت بدلا تو ان کے لیے رغم قائم ہونے کا سوال ہی. ایک مطلب تو ہے کہ میزان قائم نہیں ہوں گے, دوسرا مطلب یہ ہے کہ بے رقاص ہوگا اس لیے جو پڑھنے میں کچھ ہوگا نہیں تمہارے کے سوا. تو بہرحال حاصل یہ ہے کہ ہم تارا فرماتے یا جو ہم ندی نام اے وہ ایمان آئے, قرآن شریف میں ایک مقام میں فرمایا یا جو ہم ندی نام ہوں آن اے وہ لوگوں کو ایمان لا ایمان لا. اب سوال پیدا ہوتا ہے کہ ایمان لا پھر ایمان لا ہو سکتا مطلب اس کی بالکل ایسی مثال ہے جیسے آپ یوں کہیں کسی بچے سے کہ اے بچے جس نے پڑھا پڑھو, یعنی تم نے پڑھا تو ہے مگر جیسا پڑھنا چاہیے اس طرح تم نے پڑھا سیکھا نہیں ہے, پھر محنت سے پڑھا پاتا ہے. تو یار جو ہمارے نام میں ایمان لائے مگر ایمان میں جان اس میں قوت اس کا اعتبار وہ کیسی تم پیدا کرو اس کے فرماتے ہیں کہ جو ایمان لائے انہیں چاہیے کہ ایمان لائے, یعنی اس میں پختگی اور مضبوطی کی شکل پیدا کرتا ہے. تو رب اکرم نے خطاب فرمایا کہ اے لوگوں جو ایمان لائے, اس عظیم خطاب کے بعد پھر ہم تعالیٰ شان وہ دو باتوں کو حکم دیتے ہیں, ایک کا تعلق ہے تقوی سے اور دوسرے کا تعلق ہے صالحین کی صحبت سے. اور اگر آگے بڑھ کے یہ کہہ دیا جائے آیات کی روشنی میں قرآن کریم کی تفاصیل کی روشنی میں کہ بعد میں جن دو چیزوں کا حکم دیا گیا وہ دو باتیں اور دو چیزیں حقیقت اسے ایمان کی تکمیل کے لیے کہ تقوی سے نکھار پیدا ہوتا ایمان میں, چمک دمک پیدا ہوتی, پالش ہو جاتا ہے ایمان کا, اور صحبت سارے ہی وہ سبب بن جاتی تقوی کے حصول کا کہ تقوی آتا ہے صحبت سے. تو نیکوں کی صحبت سے آتا ہے تقوی, اور تقوی کی برکت سے ایمان میں پیدا ہوتا ہے نکھار, اور زمان کی شکل اس میں پیدا ہوتی ہے کہ عمدگی اس میں آ جائے. تو وہ ایمان ہی کے کمال کا حکم دیا ہفتہ آنے کہ اپنے ایمان کو قائم کرو. یہی وجہ ہے کہ حضرت یوسف علیہ السلام نے اپنے بھائی بنیامین کو روکا اپنے پاس تو شاہی پیالہ ان کے برتن میں رکھ دیا, اور جب قافلہ جانے لگا تو ملا بھی کہ آئیے تو عید ان میں تم نے سارے فون کیا ہے قافلے والا تم چور ہو. انہوں نے کہا کہ ہم نے تو یہ کام کیا نہیں, آخر تم کیا گھوم پاتے ہو. تلاشی لی گئی اور تلاشی بھی دوسرے بھائیوں کو برف برتن سے لی, اور اس کے بعد اخیر میں بنیامین جو چھوٹے بھائی تھے ان کے برتن سے برف سے شاہی پیالہ نکلا. تو جس کے بڑے سلام میں ان کو اپنے پاس روک دیا, اس لیے کہ وہاں سزا یہ تھی کہ جس کے پاس سامان ملے وہی پکڑا جائے. یہ سورج سے سنتا ہے کہ اس چیز میں والے من سنی ہوگی اس چیز میں آپ نے مجھے جو چیز بتلانا وہ یہ ہے کہ جب انکوائری کی گئی اس کی چیکنگ کی گئی تو اندر سے شاہی پیمانہ نکلا, اور اس کا نتیجہ یہ ہوا کہ چھوٹے بھائی کو اپنے بڑے بھائی حضرت یوسف علیہ السلام کے پاس جو عزیز مصر سے رہنا نصیب ہوا. تو روح مانی والے لکھتے ہیں کہ اللہ تعالیٰ نے ہر انسان میں استعداد کا اختیار رکھا, صلاحیت لیاقت لائقات بولتے ملا دوں گی اس کو, تو صلاحیت لیاقت کا پابندی کا اختیار جو ہے ہر انسان کے پاس انہوں نے رکھا ہے, اور دنیا نے بھیجا ہے کہ وہ پیارا اس میں چمک دمک پیدا کرے, وہ شخص کوشش کرے اور اس کو غروب نہ کرے ضائع نہ کرے, اور مرنے کے بعد ملائکہ جب چیکنگ کریں گے اور انکوائری ہوگی تو جس کے استعداد کا پیالہ صحیح ہو گیا اس کو حق تعالیٰ کا قرب نصیب ہوگا جو احکم الحاکمین رب العالمین ہے, اور جس نے اپنے استعداد کے پیالے کو ضائع کر دیا تو وہ پٹائی ہوگی کہ علمان الحفیظ. تو وہ استعداد کا پیالہ اگر حقیقت ایمان بدخ میں ہے جو اللہ تعالیٰ نے رکھا ہے. ایک بات اور بھی اس کے ساتھ ایک چیز یہ ہے کہ بندہ جب پیدا ہوتا ہے تو حدیث میں ہے جو فطرت پر پیدا ہوتا ہے, نیچرل اس کی جو قدرتی حالت ہے وہ ایمان کی حالت ہے. اگر اس کو غلط چیزیں زمین نے پائے اپنی اصلی حالت پہ چھوڑ دے تو وہ فرما برداری والا مزاج جیسے امام راضی کی بات ضرور سنائی تھی کہ سجدے کے پر خدا کی بات اس نے مانی ہے جو مزاج جائے تو آخرت میں اس کے لیے خیر کی شکل ہوگی تو اصلی حالت ہے یہ اس کا اپنا اصلی مزاج ہے جسے مٹوڑا ہوتا ہے مٹوڑا اس کا اپنا اصلی مزاج ہے بعدوں نے تجربہ کیا کہ نال چلی بنی اور اس کے بعد دو راستے اس نے کر دی اس مکوڑے کو چھوڑا چھوڑنے کے بعد جائے گا کہ یہاں جا کر جب دوڑ آئے تو کسی ایک راستے سے جائے گا وہ ایک پر چلنے لگا تو ادھر سے اسے کرن مارا کرن کے نتیجے میں کافی دور آیا واپس نہیں آتا اب چاہیے تھا جو دوسرے راستے سے جائے کیونکہ وہ اسی راستے میں جائے پھر بہت ہوتی ہے اس کی مزاج ہے اور یہ مری بولی میں سمجھے تو آپ ایسے دیکھیں کسی مکوڑے کو اگر جو مارے آپ تو اس کے بعد بچارا واپس جو ہے آئے گا جد کے ساتھ اسی طرح وہ کرے گا اور یہاں تو مچھلی مکوڑے بچارے سردی میں تو آدمی مکوڑے کی طرح کر جاتا ہے مچھلی گھر آتی ہے مکوڑے دکھائی دیتے ہیں گھٹمن پکسو دکھائی دیتے ہیں اتنی دن میں آدمی سکڑے ہوئے رکڑے ہوئے جھگڑے ہوئے چہرے دیکھنے کے لائق ہو جاتے ہیں تو بچارے جانوروں کی کیا حیثیت ہے تو بارہ دونوں کا ہم چاہیے کہ اس کا اپنا اصلی مزاج جیت کا جسے بچھو تھا وہ ڈوب رہا ہے یہ بزرگ نے اس کو نکالا تو نکال کے فوراً ہاتھ پر ڈر مارا انہوں نے جھڑک دیا تھا تکلیف ہوئی بہت شدید تکلیف ہوتی پھر ڈوب میں لگا تو پھر نکالا پھر جھڑک دیا تو اس سے ڈر مارا پھر ڈوب میں لگا تو پھر نکالا پھر اس سے ڈر مارا تو تکلیف کے وجہ پھر ہاتھ جھڑک دیا ہے پانی ایک آدمی نے کہا کہ جب وہ بار بار آپ کو کاٹتا ہے اور ڈر مارتا ہے تو اس کمبخت کو مرنے کو ڈوبنے لگا کیسا عجیب جواب دیا فرمایا کہ وہ ایک جانور ہے اور اس میں بری عادت ہے تکلیف پہنچانے کی جب وہ مرتے مرتے ڈوبتے ڈوبتے اپنی بری عادت نہیں چھوڑتا ہے تو میں آدمی ہو کر جیتے جو اچھی عادت کیوں چھوڑے تو سب کرنے کو حیران کر دوں گی جب انہوں نے اپنے خصلت عادت کیوں ہوئے اپنی عادت اور خصلت کو ابھی مجھے طبیعت کے مطلب ہے تو بارہ میں ذکر کر رہا تھا کہ ہم تعالیٰ نے ایمان کی درد سے خطاب کیا یا جو ندی نام ہوں یہ بہت بڑے شرف کی بات ہے اسی لیے آپ نے دیکھا ہوگا مرکز میں اعلان ہوتا ہے کہ سامان ایمان کی حفاظت کرے وزن بھی ہو جاتا ہے اور رابطہ بھی نہیں اس لیے کہ آدمی کو اپنا سامان محفوظ رکھنا چاہیے تشویش پیدا ہو اور ایمان کی حفاظت بڑی چیز اور دنیا میں ہم دیکھتے ہیں کہ کسی کے پاس ایک کروڑ روپے ہو تو گھبراتا ہے حفاظت کرتا ہے بے چینی رہتی یا کوئی بس جائے بس میں ایک آدمی تھا جس کی جیب میں 500 روپے تھے جب ہوٹل آئے تو وہ اتنا اس نے چائے پی ایک دم کڑک بغیر بن والی تھی اور اس کے بعد میں بھی سننا شروع کیا مزے میں کوئی بھی مزے نہیں اور ایک وہ تھا جس کے پاس 1 کروڑ کے کیش تھے بہت قیمتی ڈائمنڈ کا ہیرا اس کے پاس اب وہ سوچتا ہے کہ نیچے اتروں یا یہیں بیٹھے رہوں اور اگر گھر بیٹھتا ہوں تو بہت سمجھ کے بیٹھے رہوں کس طرح بیٹھوں کوئی آنے جائے کوئی اچھا نہ آئے کوئی گچھا نہ آئے کوئی جھپیٹ نہ دے کوئی چھینک نہ دے پریشانی کیسے معلوم ہوا کہ جس کے پاس کچھ ضرورت ہے اس کو فکر تاری رہتی ہے کہ کہیں جہاں ضائع ہونے نہ پائے اور جس کو احساس نہیں ہے اس کی کمزوری کی بات ہے تو جتنے بڑے درجے کے لوگ تھے ان کو اپنے ایمان کی معرفت تھی اس وجہ سے ہر وقت فکر رہتی تھی کہ کہیں ایسا نہ ہو کہ شیطان جو چور ہے وہ ایمان کا ہو کے پل بٹے سینے سے دیکھنے کا اندر ہمیشہ ڈرتے اور خارج رہتے تھے تو جس درجے تک اور خصیت ہوگی اسی اعتبار سے اس کی حفاظت بھی ہوگی جس سے آگے تقوی کے حکم کا گروہ بھی نکل آتا ہے اور جتنا تقوی کم ہے بڑا اتنا ہی لاپرواہ ہے اور جتنا لاپرواہ اتنا ہی اندیشہ ہے اسی لیے بزرگ سے رو رہے تھے کسی نے پوچھا کہ حضرت صاحب روتے کیوں ہیں کیا گناہ یاد آ رہے تو انہوں نے چنتا اٹھایا کہا اس میں ضرور اللہ آنندا ہے احمد میں آیا اللہ سارے گناہ اللہ رضا شان ہوئے کہ نزدیک جو ہے تنکے سے زیادہ بے وقت اس کی کوئی وقت اور اہمیت نہیں ہے اس کی رحمت کا بھی مقابلہ تو کیسے رونا کیسا ہے ہمارا رونا اس کا ہے کہ گناہوں کی محبت کی وجہ سے موت کے وقت ایمان سے محروم نہ ہو جائے آج یہ محروم نہ چلا جائے دنیا اس کا ڈر اور اندیشہ ہے تو جتنا جس کے پاس خوف کی کیفیت سمجھ دو اس کو اپنے ایمان کی اتنی حفاظت کی پڑے گی جتنا زیادہ گئی جتنی لاپرواہ جتنا لاوبادی پر جتنا جو ہے آؤٹ لائن جتنی اس کی رف لائے جتنی اس کی رنگ لائے جتنی اس کی غلط زندگی ہے سمجھ دو اس کو اپنے اس جوان کی حفاظت کی طرف کوئی توجہ نہیں ہے اس سے یہ مسئلہ بھی کھل جاتا ہے کہ جو جتنا بڑا ہے اتنا ڈرتا ہے اور نبی یہ کریم صلی اللہ علیہ وسلم سب سے بڑے ہیں کہ فرمائیں شاہ تم میں سب سے زیادہ خدا سے ڈرنے والا سب سے زیادہ خدا کو پہچاننے والا اشقاق باللہ سب سے زیادہ مستقیم ہیں اور اتنے ہی خارج رہتے تھے, بلکہ آپ کا حال ایسا تھا بطور اسلامی رحمۃ اللہ علیہ کہ سب سے مسکراتے تھے, مگر آپ کی مسکراہٹ ایسی تھی جیسے آپ نے دیکھا وہ جنتا ہوا توا جو ہے وہ ہنستا ہے بات کر مسکراتا گولی چنگاری جتنی جس سے ہنستا ہوا معلوم ہوتا ہے, آپ ہاتھ پہ گول لگا دیں تو ہاتھ جل جائے آپ تو پر بطور تو آخرت کی فکر و خدا کی عظمت کی وجہ سے آگ عظیم ادھر کی وہ اتنی عظیم ہے کہ دنیا اس کی تعداد نہیں لا سکتی اور اخلاق کی وجہ سے اور خرق کی وجہ سے کے لیے اس نے کپڑے کا اور سمرت صالحین کو حکم دیا تو آج اس سے بھی کہیں گے کہ کپڑے سے متعلق مگر ایمان ہی سے متعلق کچھ تفصیلات سامنے آ رہی کہ میرا ایسے خیال بھی نہیں تھے بیان سے پہلے کہ آپ لوگوں کی توجہ کی برکت ہے کہ اس کو اپنی مضمون زبان پر ہم تعالیٰ نے جاری فرمائی تو بہرحال ایمان کی حفاظت کی دعا کرنی چاہیے اور اس کو محفوظ رکھنے کے لیے بار بار جسے ہم ہمارے پاس برتن ہے یا کوئی جوتا ہے کاوش کرتے رہتے ہیں حدیث میں فرمایا نبی کریم جب کسی ایمان تم بتا ملا اپنے ایمان کو تازہ کرتے رہو پالش کرتے رہو اس کو اس کو جو نو گرم کرتے رہو لا الہ الا اللہ کی کثرت سے کہ جب آپ لا الہ الا اللہ پڑھیں گے استعمال کریں گے تو ایمان میں تازگی پیدا ہو جائے گی تو ایمان بڑی چیز ہے اللہ پاک ہم سب کو اس کے قدر کے طور پہ بتا فرما تو دنیا سے جانا تو ایمان ہی بنواد ہمارا ہونا سوالی سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين.